यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेटर को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल, स्थानीय समाचार विस्तारमा। चितवनको बाँदरमुढे घटना भएको आज 9 वर्ष पुरा भएको छ। माडीस्थित कल्याणपुर गाविसको बाँदरमुढे खोलामा तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि 38 जनाको मृत्यु भएको थियो। माडीको अयोध्यापुरी गाविसको बगैबाट भरतपुरका लागि छुटेको ना 1-32-45 नम्बरको बस 2062 साल जेठ 23 गते बिहान 7:45 बजे बाँदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा 38 जनाको मृत्यु भएको थियो भने 72 जना घाइते भएका थिए। घटना भएको 9 वर्ष पुगिसकेको भए पनि अझै आफूहरूले राहत र न्याय नपाएको पीडितहरूले गुनासो गर्दै आएका छन्। पीडितहरूलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले 60 लाख रुपियाँ राहतको प्याकेज घोषणा गरे पनि पीडितहरूले मानवीय संवेदनालाई पैसासँग जोडेको भन्दै एकीकृत माओवादी अध्यक्ष दाहालले घोषणा गरेको राहतको प्याकेज बहिष्कार गरेका थिए। यसबीच माडीमा बाँदरमुढे घटना भएको 10औं वार्षिकीको अवसरमा आज घटनास्थलमा स्मृति सभा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मानवाधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेले द्वन्द पीडितहरूलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताउनु भयो। उहाँले दोषी र राज्य पक्षबाट पीडितहरूलाई यथोचित सम्मान हुन नसकेको गुनासो गर्नुभयो। शोकसभा कार्यक्रममा बोल्दै बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका एमनाथ सुवेदीले पीडितहरूलाई राहत होइन न्यायको आवश्यक रहेको बताउनुभयो। त्यस्तै घटनामा घाइतेको सत्य तथ्य सङ्कलन गरी उपचारमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। घटना घटेको 10 वर्ष लागिसक्दा पनि अझै पीडितले न्याय नपाएको उहाँले गुनासो गर्नुभयो। त्यस्तै मानव तथा शान्ति समितिका केन्द्रीय सदस्य विश्व वास्तुलाले पीडितले न्याय र पीडकले दण्ड पाउनुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै इन्सेक चितवनका संयोजक मुकुन्द दाहालले बाँदरमुढे स्मारकको संरक्षण गरी पार्क निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। जनसरकारका कार्यालयमा हुने भ्रष्टाचार रोक्न सेवाग्राही स्वयं सचेत हुनुपर्ने आज भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले औँल्याएका छन्। मालपोत कार्यालयको सेवा सम्बन्धमा भ्रष्टाचार विरुद्धको अभियान चितवनले गरेको छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले कार्यालयका कर्मचारीले भ्रष्टाचार गर्न खोजे सेवाग्राहीले भण्डाफोर गर्नुपर्ने बताए। सो अवसरमा उनीहरूले सरकारी सेवा प्रवाहको अवस्था बिस्तारै सुध्रिए पनि झन्झटयुक्त प्रक्रियाले गर्दा भ्रष्टाचार मौलाएको औँलाए गराएका थिए। कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले भ्रष्टाचारको दोषारोपण गर्नुभन्दा कसले भ्रष्टाचार गर्यो आफूहरूलाई जानकारी गराउन आग्रह गरे। सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, मालपत कार्यालयका प्रमुख घनश्याम उपाध्याय, नापी कार्यालयका प्रमुख राम शर्मा र जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले कोही कर्मचारीले भ्रष्टाचार गरेको थाहा भएमा तत्काल विभागीय कारवाही गर्ने बताउँदै आफूबाट भएका कामको कमी कमजोरीलाई पनि औल्याउन आग्रह गरेका थिए। सो अवसरमा भ्रष्टाचार विरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठले सरकारी क्षेत्रमा रहेको भ्रष्टाचार नियमित अनुगमन तथा प्रभावकारी कार्य सञ्चालन भए मात्रै सुधार हुन सक्ने औल्याउनु भयो। शैक्षिक विकास गर्नका लागि विद्यालयको कुनै एउटा पक्षको मात्र नभई विभिन्न पक्षको मूल्याङ्कन तथा अनुगमन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। शैक्षिक विकासको सन्दर्भमा भौतिक सामाजिक कुराहरू पनि सँगै आउने भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उनीहरूले जोड दिएका थिए। प्रभावकारी रूपमा विद्यालयहरूको अनुगमन हुँदा पनि विभिन्न समस्याहरू सिर्जना भएको उनीहरूको ठहर छ। शैक्षिक सुधारका लागि सञ्चारकर्मीको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मी एवं शैक्षिक क्षेत्रका सरकारवालाहरूले सो कुरा बताएका हुन्। जातिको आधारमा छात्रवृत्ति प्रदान गर्न नहुने भन्दै उनीहरूले विद्यार्थीको प्रकृति हेरेर छात्रवृत्ति वितरण गर्नुपर्नेमा जोड दिएका थिए। चितवनमा भएका शैक्षिक मुद्दाहरूको उठान गरी शिक्षा क्षेत्रमा भएका के कस्ता विषयहरू समाचार बन्न सक्छन् र त्यसका विषयवस्तुमा कसरी समाचार बनाउन सकिन्छ भन्ने विषयमा क्रियाशील पत्रकारहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। युनाइटेड फर क्वालिटी एजुकेसन विषयको दुई दिने कार्यशाला गोष्ठी आजदेखि नानगढमा सुरु भएको छ। संस्थागत विद्यालय शिक्षक युनियन इष्ट नेपालको आयोजनामा होटल तिरुपतिमा गोष्ठी सुरु भएको हो। गोष्ठीको चितवन क्षेत्र नम्बर 2 का निर्वाचित सभासद शेषनाथ अधिकारीले उद्घाटन गर्नुभयो। गोष्ठीको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले नेपालको शिक्षा विकासमा इष्ट नेपालले पुर्याएको योगदानको अवमूल्यन भएको भन्दै दोखेसो गरेका थिए। संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्दा आगामी दिनहरूमा इष्ट नेपाललाई पनि सहभागिता गराउनु पर्नेमा उनीहरूले जोड दिएका थिए। कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष मुकुन्द गौतमले नेपालमा अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि आफूहरू सदैव लागिरहेको बताउनुभयो। परम्परागत तरिकाले नेपालको शिक्षाको विकास हुन नसक्ने भन्दै आफूहरूको अभियानलाई सहयोग गर्न राज्यलाई आग्रह समेत गर्नुभयो। इष्ट नेपालका प्रवक्ता अम्बिका ओलीले शिक्षकहरूको हकहितमा लड्ने एकमात्र वैधानिक संस्था इष्ट नेपाल भएको जिकिर गर्नुभयो। गोष्ठीको उद्घाटन सत्रमा सरकारी प्रतिनिधि, विभिन्न सङ्घ संस्था, राजनैतिक दलका प्रतिनिधि, शिक्षासँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयहरूमा आबद्ध शिक्षकहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको हो। भोलिसम्म चल्ने गोष्ठीमा देशभरबाट झन्डै 80 जनाको सहभागिता रहेको छ। नेपाली कङ्ग्रेस चितवनको क्षेत्र नम्बर 4 उम्मेद्वार रामकृष्ण घिमिरेलाई संविधान सभा सदस्य उपनिर्वाचनमा भारी मतले विजयी गराउनका लागि महिला अगुवाहरू सङ्गठित ढङ्गले लागेका छन्। महिला सशक्तिकरण अभियानमा घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको भन्दै क्षेत्र नम्बर 4 महिलाहरू घिमिरेलाई निर्वाचित गराउन लागि परेका हुन्। नेपाली कङ्ग्रेसले यसअघि नै चितवनका 3 महिलालाई समानुपातिक तर्फबाट सभासद बनाएको छ। घिमिरेले पार्टीको जिल्ला सभापति सहित विभिन्न पदमा रहँदा समेत महिलाका पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको महिला अगुवाहरूको भनाइ छ। कङ्ग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेको पक्षमा चुनावी लहर ल्याउन नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला संग्रौला चितवन आउनु भएको छ। नेपाल महिला सङ्घ क्षेत्र नम्बर 4 आज फुलबारी गाउँ विकास समितिमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महिला सङ्घकी केन्द्रीय अध्यक्ष संग्रौलाले घिमिरेको योगदानको उच्च मूल्याङ्कन गर्दै आउँदो उपनिर्वाचनमा अत्याधिक मतले विजय गराउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा सभासद अञ्जनी श्रेष्ठ, विष्णुमाया परियार, पूर्व सांसद उमा रेग्मी, महिला सङ्घ चितवनकी अध्यक्ष ठाकुर कुमारी पौडेल र नेपाल तरुण दलकी केन्द्रीय सदस्य सरिता केसीले घिमिरेले महिलाहरूलाई सशक्तिकरण गरी समुदायमा पुरुष सरह अधिकार खोज्न सक्ने बनाउन सहयोग पुर्याएको भन्दै सबैलाई घिमिरेलाई विजय गराउन अपिल गर्नुभयो। नेकपा एमाले चितवनले आगामी असार 8 गति हुने उपनिर्वाचन के उम्मेद्वार पार्वती रावललाई जिताउन क्षेत्र नम्बर 4 चुनावी अभियानलाई तीव्र पारेको छ। जनतासँग भेटघाट गर्ने कार्यक्रम अन्तर्गत आज क्षेत्र नम्बर 4 शारदानगरको विभिन्न वडाहरूमा घर दैलो तथा कोणसभा गरिएको छ। रामपुर बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले उम्मेद्वार रावलले यसपटकको निर्वाचनमा एमालेको पक्षमा जनलहर बढेको बताउँदै आफू जित नजिक पुगिसकेको समेत दावी गर्नुभयो। उहाँले महिला दलित जनजातिका मुद्दामा आफू र आफ्नो पार्टी स्पष्ट नीतिका साथ अगाडि बढेको बताउँदै हरेक जाति धर्म संस्कृतिको जगेर्ना गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभयो। बेबारिसी सब व्यवस्थापन गर्न भरतपुर नगरपालिकाले जिल्ला वन अधिकृतको समझगत्वमा सामुदायिक वनका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। स्थानीय सामुदायिक वनमा सब व्यवस्थापन गर्दै आइरहेको नगरपालिकाले सामुदायिक वनमा पनि किचलो भएपछि उचित ठाउँको खोजीमा छ। भरतपुर नगरपालिका क्षेत्रभित्र 5 सामुदायिक वनहरू रहे पनि जलदेवी सामुदायिक वनमा सब व्यवस्थापन गर्दै आएको छ। नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले सब व्यवस्थापनका लागि केही समय स्थानीय सामुदायिक वनको सहकारीमा काम भए पनि यसले दीर्घकालीन रूप लिन नसकेपछि सरकारवालासँगको छलफल लाई तीव्र पारिएको बताउनुभयो। बेबारिस सब गाड्नुपर्ने प्रावधान रहेका भन्दै उहाँले सब व्यवस्थापनका लागि सम्भावित ठानिएका सबै वन क्षेत्र सामुदायिक वन भएकाले समस्या परेको बताउनुभयो। यसअघि नै चुनौतीपूर्ण बनेको बेबारिस सब व्यवस्थापन कार्यलाई सहज बनाउन कार्यकारी अधिकृतको समझगत्वमा 9 अघि समिति गठन भए पनि सामुदायिक वनहरू छलफलमै सहभागी नभएपछि काम गर्न सकेको थिएन। महिनामा सरदर 20 सब भरतपुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ। घरेलु तथा फोहोर मैला व्यवस्थापन साथै कम्पोस्ट मल प्रयोग सम्बन्धी 2 तालिम आजदेखि रत्नगर 8 पर्सोनीमा सुरु भएको छ। तालिमबाट घरायसी फोहोर मैला व्यवस्थापन गरी कम्पोस्ट मल उत्पादन र त्यसको प्रयोगबाट अर्ग्यानिक बाली नाली उत्पादन गर्न सहयोग पुर्याउने तालिम आयोजक सक्षम आमा समकी अध्यक्ष पार्वती पौडेलले जानकारी दिनुभयो। तालिममा 43 महिलाहरूको सहभागिता रहेको छ। तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले तालिमको उपलब्धि लिन महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभयो। तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर 1 र 8 सचिव खगनाथ पराजुली, उज्जवल टोल विकास संस्थाका अध्यक्ष शिवकान्त पौडेल, नगरपालिका सामुदायिक शाखाकी शारदा वागले, रत्नगर कृषि सेवा केन्द्रका प्रमुख दीपक पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। दुर्गा बराले सञ्चालन गर्नुभएको कार्यक्रम समूहकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको थियो। निवृत्त शिक्षक समाज चितवन क्षेत्र नम्बर 1 आयोजनामा आज मावि स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। निवृत्त शिक्षक समाज चितवनको अध्यक्ष ध्रुवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गवई मावि गवईकी छात्रा सिर्जु भण्डारी प्रथम, खैरनी उच्च माविकी छात्रा निर्मला लम्साल द्वितीय, जुवानी उच्च माविकी छात्रा पवित्रा बुढाथोकी तृतीय र वृन्द आदर्श उच्च माविकी छात्रा लोकमाया आचार्यले सान्त्वना स्थान हासिल गरेको निवृत्त शिक्षक समाज चितवन क्षेत्र नम्बर 1 अध्यक्ष चन्द्रकान्त नेउपानेले जानकारी दिनुभयो। खैरनी स्रोत केन्द्रको सभामा सम्पन्न कार्यक्रम क्षेत्र नम्बर 1 अध्यक्ष नेउपानेको अध्यक्षतामा भएको थियो। चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक झोलारहित बनाउने अभियान सुरु भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर निकुञ्जले अभियान सुरु गरेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेले जानकारी दिनुभयो। निकुञ्जकारले सेनाको गढ हेडक्वार्टर गुल्म प्रवेशद्वार र निकुञ्ज पोस्टमा प्लास्टिक झोला प्रयोग नगरिने उहाँले बताउनुभयो। वातावरण संरक्षणका लागि आफैबाट सुरु गर्नुपर्ने भन्दै उहाँले निकुञ्जबाट सुरु भएको यो अभियानमा सबैको सहयोग आवश्यक छ भन्नुभयो। यसबीच निकुञ्जले बाघैडा हात्ती बँदेल लगायत वन्यजन्तुको आक्रमणमा परि घाइते भएका तथा मृत्यु भएका व्यक्तिका 50 छोराछोरीहरूलाई 5,00,000 छात्रवृत्ति प्रदान गरेको छ। रत्नगर दश मङ्गलपुरमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न र लत्ता कपडा सहयोग भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर पञ्चकन्या विद्या मन्दिरको जुनियर रेडक्रस सर्कलले सो सामग्री सहयोग गरेको हो। जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरू संरक्षण केन्द्रमा पुगेर सामग्री हस्तान्तरण गरेका थिए। केन्द्रमा चितवन र मकवानपुरका 65 जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्। भरतपुरमा करातेको राष्ट्रिय सनोट तौलसम्ममा एपिएफ अगाडि देखिएको छ। शुक्रबार आज सम्पन्न सनोट प्रतियोगितामा 3 तौलसम्ममा एपिएफका खेलाडी सनोट भएका छन्। उनीहरू 17 एसियन गेमका लागि सनोट भएका हुन्। 50 किलो तौलसम्ममा एपिएफका विजय लामाले नेपाली सेनाका राम वृक्ष ठाकुरलाई पराजित गरे भने 55 किलो तौलसम्ममा एपिएफका सुनिल लामाले नेपाल प्रहरीका सुनाम लामालाई पराजित गर्दै छनौट भए। त्यस्तै 67 किलो तौलसम्ममा पनि एपिएफका मुकेन्द्र महर्जनले एपिएफकै शेखर थपलियालाई पराजित गरेर आफूलाई छनौट गराउन सफल भए। 60 किलो तौलसम्ममा भने नेपाली सेनाका सनी चौलागाईलाई पराजित गर्दै मध्यमाञ्चलका विनोद महर्जनले बाजी मारे। पुरुष कातामा नेपाली सेना पहिलो भयो। नेपाली सेनाका सुभाष कार्की, डम्बर लुङ्गेली मगर र सानुकुमार रुम्बाको टोलीले एपिएफका नारायण पन्त, शत्रुधन राणा र वीरबहादुर सिम्जालीको टोलीलाई पराजित गरे। त्यस्तै पुरुष एकल कातामा मध्यमाञ्चलका परशुराम बास्तुराले नेपाल प्रहरीका मण्डे काजे श्रेष्ठलाई पराजित गरे। आज नै भएको महिलातर्फको समूह कातामा मध्यमाञ्चल र एकल कातामा नेपाल प्रहरीका खेलाडी छनौट भएका छन्। समूह कातामा मध्यमाञ्चलका सुभद्रा श्रेष्ठ, संगीता डङ्गोल र सुमन लामाको टोलीले नेपाल प्रहरीका निर्मला तामाङ, सञ्चला दनुवार र कोपिला विष्टको टोलीलाई पराजित गरे। महिला एकल कातामा भने नेपाल प्रहरीका सञ्चला दनुवार सनोट भए। उनले मध्यमाञ्चलकी सुमन लामालाई पराजित गरिन्। महिलातर्फको 6 वटा तौलसम्म र पुरुषतर्फको 3 वटा उमेर समूहको छनौट खेल भोलि भरतपुरको कबड हलमा सञ्चालन हुनेछ। छनौट भएका सबै खेलाडीलाई आगामी सेप्टेम्बरमा दक्षिण कोरियामा सञ्चालन हुने 17 एसियन गेममा सहभागी गराइने नेपाल कराते महासङ्घका मध्यमाञ्चल प्रमुख तथा वरिष्ठ प्रशिक्षक गगन लामाले जानकारी दिनुभयो। छनौट प्रतियोगिताको आज आयोजित कार्यक्रममा नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले उद्घाटन गर्नुभयो। उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै उहाँले सम्पूर्ण कराते खेलाडीलाई देशको नाम उच्च बनाउन मेहनतका साथ कौशल प्रदर्शन गर्न आग्रह गर्नुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाउन लागे बनाएको आरोप लाग्नुलाई तपाईँ के भन्नुहुन्छ? ए होला पनि बे षड्यन्त्र होला रसी नाटक मञ्चन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगन सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको अनुमान छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो।